सबैभन्दा धेरै मलाई देशको माया लाग्छ, सबैभन्दा धेरै मलाई देशको माया लाग्छ। मेरो सन्तान भनी रुने देशको माया लाग्छ, लाग्छ देशको माया लाग्छ। सबैभन्दा धेरै मलाई देशको माया लाग्छ। प्रकृतिले बनाइदिए तराई पहाड हिमा, ओ प्रकृतिले बनाइदिए तराई पहाड हिमा। सुन्दरताको नाना खानी यही नै छ विशाल, परिश्रमी हात मिलाई जुट्न मन लाग्छ। सबैजना मिलीजुली हिँड्न मन लाग्छ, लाग्छ हिँड्न मन लाग्छ। सबैभन्दा धेरै मलाई देशको माया लाग्छ। म त जान्न परदेश गाउँ घर बिर्सी, ओ म त जान्न परदेश गाउँ घर बिर्सी। जन्मिएको हुर्किएको देशबाट उठी, यो देशलाई झिलिमिली बनाउने मन छ। अठोटलाई व्यवहारमा देखाउने मन छ, मन छ देखाउने मन छ। सबैभन्दा धेरै मलाई देशको माया लाग्छ, सबैभन्दा धेरै मलाई देशको माया लाग्छ। मेरो सन्तान भनी रुने देशको माया लाग्छ, लाग्छ देशको माया लाग्छ। सबैभन्दा धेरै मलाई देशको माया लाग्छ।